काठमाडौँ राष्ट्रपतिलाई विवादमा नपार्ने गरी संसदमा साझा सङ्कल्प प्रस्ताव गर्ने तीन दल सैद्धान्तिक सहमति भएको छ। प्रस्ताव तयार गर्दा तत्कालीन प्रधान सेनापति प्रकरणमा राष्ट्रपतिलाई पनि विवादमा तान्न नहुने धारणा काङ्ग्रेसले राखेको थियो। नागरिक सर्वोच्चतालाई सुनिश्चित गर्ने काङ्ग्रेस लगायत तिनै दल सहमत भएका छन्। माओवादीले पनि आफ्नो मागलाई कुनै न कुनै रूपमा सम्बोधन हुने गरी प्रस्ताव बनाउन आग्रह गरेको थियो। सिंहदरबारमा बिहिबार भएको तीन दलको बैठकमा नागरिक सर्वोच्चताको माओवादी मागमा साझा सङ्कल्प प्रस्ताव लिन अरू दल सहमति भएका हुन्। साझा सहमतिको सङ्कल्प प्रस्ताव लैजाने कुरा भएको छ। बैठकपछि काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने कसैलाई अप्ठ्यारो नपर्ने गरी काङ्ग्रेस सङ्कल्प तयार पार्ने सहमति भएको छ। बैठकमा काङ्ग्रेस र एमालेका नेताहरूले नागरिक सर्वोच्चताका विषयमा आपत्ति नभएको भन्दै पहिलो राष्ट्रपतिलाई विवादमा तान्न नहुने बताए। माओवादी नेताहरूले भने राष्ट्रपतिलाई विवादमा पार्ने आफ्नो उद्देश्य नभएको भन्दै नागरिक सर्वोच्चता मजबुत बनाउने धारणा राखे।